अल्लाह सुबहाना ताला ने बड़े खूबसूरत तरीके से घर के निज़ाम को चलाने की बात की कि अर्रिजालु कव्वामूना अला निसा बिमा फद्दलल्लाहु बादहुम अला बादिम व बिमा अनफकू मिन अमवालिहिम, कि मर्द औरतों की जिम्मेदारियों को निभाएंगे और उसके लिए अल्लाह ताला की दी हुई सलाहियतों से फ़ायदा उठाएंगे। अब एक औरत के अंदर क्या खूबियाँ होनी चाहिए उसको देखेंगे, क्योंकि जब तक दोनों तरफ से बात ना बने काम नहीं आगे बढ़ते। बहुत सारे लोग सिर्फ एक बात को तो ले लेते हैं, लेकिन जब तक दूसरी तरफ को सामने ना रखा जाए तो घर का निज़ाम नहीं चल सकता। तो यहाँ औरतों की सलाहियतें और उनकी खूबियाँ जो सामने रखी गई, उसमें पहली चीज़ क्या है, फस्सालिहातु, और सालिहा औरतें। सालिहा औरत कौन होती है? नेक औरत जो अल्लाह के खौफ से उसकी रज़ा के लिए शौहर के हकूक अदा करे। वो औरत सालिहा नहीं है जो शौहर की मोहब्बत में शौहर के हकूक अदा करे। अगर ये डेफिनेशन याद रहेगी ना, तो इंशाल्लाह अपना किरदार अदा करना भी आसान लगेगा कि सालिहा औरत कौन है जो अल्लाह की रज़ा के लिए और अल्लाह से डरते हुए अपने शौहर की जिम्मेदारियां, अपने शौहर के हकूक को पूरा करे। बस दफ़ा इस रिश्ते में फितरी मोहब्बत होती है, बीवी को शौहर अच्छा लगता है इसलिए उसकी बात मानती है, तो वो तो आपने अपने नफ्स की मानी, वो तो अपने ख्वाहिश को पूरा किया। हाँ, जब अच्छा ना लगे, जब दिल ना लगे, जब कोई फितरी मेलान भी ना दिखे और कोई औरत सिर्फ इसलिए अपने शौहर के साथ अच्छा मामला करे कि मैं अपने रब से इसका अजर पाऊंगी और मेरे रब ने मुझे ये जिम्मेदारी दी है, तो ऐसी औरत सालिहा कहलाएगी। ऐसी ही औरत है जो अल्लाह वाली है। वो इंसानों को दिखाने के लिए नहीं, उनसे डरने कहते हुए नहीं, बल्कि अल्लाह की खातिर हक अदा करेगी। और ऐसे ही लोग फिर अल्लाह ताला की मदद के मुंतज़िर होते हैं और ऐसे ही लोगों के साथ अल्लाह ताला का मामला दुरुस्त होता है। आज हर वो औरत जो अपने घर के बेसुकून होने का शिकवा करती दिखती है, या उसको लगता है कि मैं पिस रही हूँ और मेरे साथ जुल्म हो रहा है, वो अपने किरदार को भी देखे। क्या मेरे अंदर सालिह औरत वाली बातें हैं? क्या मैं अपने शौहर के साथ मामला अल्लाह के लिए करती हूँ या फिर अपने ज़ाती मेलान को सामने में रखती हूँ? ये बातें सिर्फ लिखने की नहीं, ये बातें अपनी ज़िंदगी में लाने की हैं। हर औरत अपने आप को देखे, क्या मैं सालिहा हूँ? क्या मैं अल्लाह की रज़ा के लिए ये करती हूँ? और अगर ऐसा नहीं है तो फिर वो औरत मुसलमान औरत नहीं, क्योंकि इन आयतों में अल्लाह ताला ने मुसलमान औरत का एक खूबसूरत नक्शा खींचा है। क्या सालिहा अल्लाह के खौफ और उसकी रज़ा से अपने शौहर की बात मानने वाली, उसके हकूक को अदा करने वाली, और इससे बढ़ के वल्कानिता, वल्कानितात, यहाँ कैसे आया, कानितातुन, फस्सालिहातु कानितातुन। सिर्फ सालिहा ही ना हो बल्कि कानिता भी हो। कानिता किसको कहते हैं? दिली रग़बत और तवज्जो से इतात करने वाली। यहाँ दो बातें हैं, तवज्जो के तलब, दिली रग़बत और तवज्जो। इतात तो कोई भी कर लेता है, लेकिन अगर दिली रग़बत ना हो तो वो कनूत नहीं, और अगर काम तो कर दिया लेकिन तवज्जो ना दी, उसकी तरफ निगाहें ना लगीं, तो फिर भी कानिता नहीं। कानिता कौन औरत? कहते हैं वो औरत या बच्ची जो अल्लाह की तरफ रग़बत रखे, जिसका दिल झुका हुआ हो, जो अल्लाह को खुश रखने का शौक़ रखती हो और दिली तवज्जो के साथ काम करने की शौकीन। ये है कानिता औरत की एक तारीफ। दोबारा बोल देती हूँ, वो औरत या बच्ची जो अल्लाह की तरफ रग़बत रखे, जिसका दिल झुका हुआ हो, जो अल्लाह को खुश रखने का शौक़ रखती हो और दिल की तवज्जो के साथ किसी काम को करने की शौकीन हो, क्या मैं ऐसी हूँ? हर एक अपने आप से पूछे। इसी तरह कानिता औरत की एक दूसरी सिफत क्या है? वो औरत جس کی اطاعت میں سستی اور کمزوری نہیں آتی، یعنی صالحیت اور قنوتیت ایک مسلمان عورت کی خصوصیات ہیں. اگر صالحہ نہیں، قانتہ نہیں، تو وہ مسلمان نہیں. قانتہ کون ہے؟ جو دل کی رغبت کے ساتھ اور توجہ سے اطاعت کرنے والی ہے، جس کی اطاعت میں نہ کمزوری ہے اور نہ سستی ہے. اس کو کہتے ہیں دوام. قنوت کیا ہے؟ دو چیزوں سے مل کے بنتا ہے، عاجزی اور دوام. عاجزی کیا ہے؟ کام کیا ست عاجز بھی رہے، اور کام کیا تو ہمیشہ کیا. ایسا نہیں کہ جب موقع بنا تو کام کر دیا، جب کوئی موقع نہیں، کوئی کام ضرورت نہیں، موڈ نہیں تو کام بھی چھوڑ دیا. نہیں، ایک قانتا عورت جوں کی طرح مسلسل اپنے کام میں جتی رہتی ہے. اور اس سے بڑھ کے حافظاتن، حفاظت کرنے والیاں. کس چیز کی؟ للغیب، بن دیکھے. شوہر کی عزت کی حفاظت اور شوہر کے حقوق کی حفاظت. حافظات میں دو چیزیں ہیں. کون سی؟ شوہر کی عزت کی حفاظت کرے اور شوہر کے حقوق کی حفاظت کرے. ان دونوں کو الگ الگ دیکھیں گے انشاءاللہ تعالی. پہلی جو دو صلاحیتیں تھیں نا، صالحہ اور قانتہ، یہ عمومی تھیں، جنرل تھیں، کسی کے لیے بھی ہو سکتی ہیں. لیکن حافظات کے ساتھ خاص بات کر دی شوہر کے لیے. تو کیسے ہے عورت صالحہ حافظہ؟ شوہر کی عزت کی حفاظت کرتی ہیں. بتا دیا کہ وہ عورتیں جو شوہروں کی عزت نہیں کرتی، پھر ان کے اندر وہ خوبیاں نہیں ہیں جو کہ ہونی چاہیے تھی. اور اگر عورت شوہر کے حقوق کی حفاظت نہ کرے تو بھی وہ حافظہ نہیں ہوتی. اور کیوں نہ کرو تم؟ بما حفظ اللہ، اللہ نے تو حفاظت کی. بظاہر اس سے یہ مطلب لگتا ہے جن کی اللہ نے حفاظت کی، مگر اس سے مراد کیا ہے؟ جس کی حفاظت کا اللہ نے حکم دیا. یعنی مردوں کو حکم دیا کہ ان عورتوں کی حفاظت کرو، تو ایسی عورتیں جو ہیں وہ پھر اللہ کی دی ہوئی توفیق سے مردوں کی حفاظت میں آ جاتی ہیں. اگر اتنے حصے پہ بات کر لی جائے تو آپ دیکھیے کہ دو انتہائیں ہیں. ایک طرف مرد کو قوام بنایا گیا اور اس کو ذمہ دار قرار دیا، دوسری طرف عورت کو دبنے والا، جھکنے والا قرار دیا. میں جب اس آیت کو پڑھتی ہوں تو میرے سامنے چیئر اور ٹیبل آتا ہے. ٹیبل کیا ہے؟ کھڑا ہوا، اکڑا ہوا. بظاہر چیئر سے اونچا ہے، کرسی سے اونچا ہوتا ہے، تبھی فائدہ اٹھائیں گے نا. اور چیئر کیا ہے؟ جھکی ہوئی، بینڈڈ، مولڈڈ، نیچی ہوتی ہے ٹیبل سے. اگر آپ ان دونوں کو برابر کیجئے، فائدہ اٹھا سکیں گے. یعنی چیئر کہہ دے کہ دیکھو مجھے نیچا کیوں رکھا، یہ تو میری انسلٹ ہے، مجھے تو ٹیبل کے برابر رہنا تھا. چلیں کر دیجئے، جس چیئر کے اوپر بیٹھے ہیں اس کو ذرا اونچا کرتے جائیے اور بالکل اپنے ٹیبل کے برابر کر دیں. بیٹھیے آپ اس چیئر پہ، اور زیادہ جھکنا پڑے گا، اور کمر دکھے گی، اور سینے پہ بوجھ پڑے گا، اور نگاہیں زیادہ لگیں گی. اسی طرح وہ عورتیں جو برابری کی بات کرتی ہیں، جو اکویلٹی کی بات کرتی ہیں، بظاہر وہ مرد کے برابر تو کھڑی ہو جاتی ہیں لیکن ان کو زیادہ گھٹن کا شکار ہونا پڑتا ہے، ان کا سینہ زیادہ گھٹتا ہے، ان کا دم زیادہ گھٹتا ہے. اللہ تعالیٰ نے ایک خوبصورت خاندان کا نقشہ سامنے رکھ دیا. شوہر کیا ہے؟ خادم کی حیثیت میں. عورت کیا ہے؟ جس کی وہ خدمت کرتا ہے. عورت کے لیے عورت رہنا کافی نہیں سمجھا گیا. اس کی قدر و منزلت تب سمجھی جب وہ ایک مرد بن جائے. اب آپ دیکھیے کہ اسلام نے تو ایک خوبصورت نظام دیا تھا، آج اگر ہم لوگوں نے اس کو نہیں مانا تو گھروں گھروں میں آگ لگی ہوئی ہے. کتنے ہی گھر ہیں جو بے سکون ہیں، بظاہر ہنستی ہوئی آنکھیں، دل روتے ہیں. آنسو باہر نہ بھی گریں تو دل کے اوپر آنسو گرتے ہیں. میں نے جتنا آج کے دور میں عورت کو دبا ہوا دیکھا اور جتنا آج کے دور میں گھروں میں بے سکونی ہے، شاید اتنی کبھی نہ دیکھی ہوگی. وجہ کیا ہے؟ ہم نے فطرت کے نظام کو بدل دیا. اللہ تعالیٰ نے جو کام ہمارے ذمہ دیے ہم نے اس کو اپنی تحقیر سمجھا, بوجھ سمجھا, اور جو کام اللہ تعالیٰ نے مرد کے ذمہ دیے مرد نے اس کو ایک اپنے لیے فخر کی چیز سمجھا. جب تک انسان کے اندر تقویٰ نہ ہو, اپنی ذمہ داریوں کا احساس نہ ہو, اللہ کے آگے کھڑا ہونے کی کا یقین نہ ہو, تب تک بات نہیں بنتی. کوئی کسی کے حقوق نہیں دے سکتا, کوئی اپنے فرائض پورے نہیں کر سکتا. اللہ تعالیٰ نے ہر بات سامنے رکھ دی. اب ہر بندہ اپنے آپ کو دیکھے تو کیسا دیکھے. ظاہر عورتیں سمجھتی ہیں کہ ہمیں آزادی چاہیے, لیکن اس آزادی نے عورت کو کیا دیا؟ ہاں, نسلوں سے ان کی ماں چھین لی, مرد سے ان کی بیوی چھن گئی. ایک نرم و نازک عورت, گھر میں رہنے والی عورت, سارے دن شوہر کے لیے گھر کو سجانا, اپنے آپ کو سنوارنا, کھانا پکانا, انتظام کرنا, یہ سب کرنے والی عورت شام کو تھکیارے مرد کی آنکھوں کی ٹھنڈک بن جاتی, اس کی ساری تھکن لے لیتی. اس کو اپنے ہاتھ کا پکا ہوا تازہ کھانا پکاتی تو مرد کو بھی پتہ چلتا کہ میں نے کسی عورت سے شادی کی ہے. لیکن جب یہ عورت مرد کے ساتھ گھر سے نکلی, گھروں کا کیا حل ہوا؟ مرد کے وہ تقاضے پورے نہیں کر سکتی جو دن بھر کی ایک آرام کر کے گھر میں رہی ہوئی عورت پورے کر سکتی ہے. وہ عورت کیسے پورے کرے جو دن بھر مشینوں کے ساتھ کھیلتی رہی, جس کا دل دماغ دوسری چیزوں میں الجھا رہا؟ وہ شوہر کے لیے کہاں سے نت نئے طریقے سوچے گی؟ وہ کہاں سے ادائیں لائے گی جن اداؤں کے ذریعے وہ اپنے شوہر کو راضی کر سکے؟ اب دیکھیے کہ سورۃ انفال میں ایک آیت آتی ہے کہ یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم. اے لوگو جو ایمان لائے ہو, اللہ اور اس کے رسول کی دعوت کو قبول کرو جس میں تمہارے لیے زندگی ہے. حقیقت یہ ہے کہ اللہ اور اس کے رسول کے بتائے ہوئے طریقے زندگی میں ہمارے لیے زندگی ہے. اگر ہم نے اس دعوت کو قبول نہ کیا, ہم نے اپنے آپ کو زندگی سے محروم کر لیا. وہ زندگی کیسی بن گئی؟ ہماری مرضی کی تو بن گئی, لیکن ہمیں خود کو کیا چاہیے ہمیں اس کا پتہ نہ چلا. بعض دفعہ انسان کوئی کام کرتا ہے, میں آپ کے سامنے کچھ مثال رکھوں گی تو آپ سمجھ سکیں گے کہ اللہ اور اس کے رسول کے بتائے ہوئے طریقہ زندگی کو قبول کرنے میں زندگی کیسے ہے. جیسا کہ سورۃ انفال میں آتا ہے کہ قبول کر لو اس زندگی کو جو اللہ اور اس کے رسول کی دی ہوئی ہے, جس میں تمہاری زندگی ہے. وہ کیسے؟ مثال دوں گی کہ جو بناتا ہے اس کو زیادہ اچھی طرح پتہ ہوتا ہے کہ ایک چیز کو استعمال کیسے کرنا ہے. مثلاً اگر آپ ایک جوتا خریدتے ہیں تو جوتا بنانے والی کمپنی جو ہے وہ آپ کو بتاتی ہے کہ یہ رائٹ فٹ ہے, یہ لیفٹ فٹ ہے, یہ سیدھی طرف پہننا, یہ الٹی طرف پہننا. اب ایک شخص جوتا تو پہنے لیکن سیدھا پاؤں الٹے میں پہن لے اور الٹا پاؤں سیدھے میں پہن لے اور چلا نہ جائے, چھٹ سے گرے اور جا کے کمپنی والوں کے سر میں جوتا پھینکے کہ یہ کیا جوتا بنایا ہے, اس کو تو پہن کے میں چل ہی نہیں سکتا, وہ کمپنی کیا کہے گی؟ جناب کیسے پہننا تھا, ذرا پہن کے تو دکھائیے. اور آپ کیا کریں گے؟ آپ رائٹ فٹ لیفٹ میں اور لیفٹ رائٹ میں پہنیے اور ذرا ان کے سامنے کھڑے ہوں, پھر دیکھیے وہ آپ کا کیا مذاق اڑاتے ہیں. وہ کہیں گے جناب آپ نے ہماری ہدایت پہ عمل نہیں کیا. ایک ٹیلر ماسٹر ایک سوٹ سیتا ہے, وہ بتاتا ہے کہ یہ شرٹ ہے اور یہ ٹراؤزر ہے, اس کو پہننے کی جگہ اوپر کا حصہ ہے اور اس کو پہننے کی جگہ جسم نیچے کا دھڑ ہے. کوئی ٹراؤزر کو شرٹ اور شرٹ کو ٹراؤزر کی جگہ استعمال کرنا چاہے کیا پہن لے گا؟ دم گھٹے گا کہ نہیں؟ وہ کہے گا اس میں تو اپنے سر گزارنے کا راستہ ہی نہیں دیا. تو کیا پتا چلا کہ ایک ٹیلر ماسٹر کی بات کو ماننا اتنا اہم ہے, ایک جوتا بنانے والی کمپنی کو ماننا اتنا اہم ہے, ٹیبل اور چیئر بنانے والی کمپنی کو ماننا اتنا اہم ہے. کیونکہ اس کی ذرا سی مخالفت ہم اس چیز سے فائدہ نہ اٹھا سکیں, تو پھر بتائیے کہ دنیا کے مالک, عرش کے مالک, زمین و آسمان کی حکمتوں کو جاننے والے مالک کی ہدایات پہ عمل کرنا کیوں لازم نہ ہوگا؟ کیا واقعی ہم نہیں دیکھ سکتے کہ اللہ نے ہمیں جو پیدا کیا اس نے کتنا کچھ دیا, کتنی محبت اس نے رکھی, ایک فطری جوڑا جو آپس میں محبت کر سکتا ہے وہ غیر فطری جوڑا نہیں کر سکتا. اللہ نے عورت کی فطرت میں بننا ٹھننا رکھا. جتنی عورتیں اپنے کپڑوں کے لیے فکر مند ہوتی ہیں مرد نہیں ہوتے. عورتوں کو زیور پہننے کا شوق ہے, مردوں کو اس کا شوق نہیں ہے. کوئی مرد یہ تو نہیں کہتا کہ میں بھی زیور پہنوں گا تبھی میں مرد بنوں گا, اس کو تو انا آتی ہے. پھر عورت کیوں سوچتی ہے کہ وہ مرد والی چیزیں پہن کے زیادہ باعزت بنے گی؟ آج کے دور نے عورت کی نسوانیت چھین لی, عورت سے عورت پن چھین لیا, حتیٰ کہ عورت کی عرض تھی کہ ماں بنے. آج کی عورت ماں بننے سے منکر ہو گئی. پہلے بچی کی گود میں گڑیا دکھائی جاتی تھی, اب بچی کی گود میں مشینیں دکھائی جاتی ہیں. پہلے عورتوں کے کپڑے بچیوں کے کپڑے بنتے تھے تو کیا خوبصورت انداز سے گوٹے کناری کے ساتھ بنتے تھے. آج عورت اور بچی اور بچے کے کپڑے میں کوئی فرق ہی نہیں دکھتا. یہ ایک دن کی کہانی نہیں, یہ بچپن سے بات شروع ہوتی ہے اور آخر تک جاتی ہے. وہ بچی جو بچپن سے اپنے ساتھ بیٹھے لڑکوں کے ساتھ کھیلے, پڑھے, دیکھے, ان کو دیکھے, وہ کل کیسے ایک صالحہ, قانتہ اور حافظہ بنے گی؟ ماں کو تربیت میں اس بات کو شامل کرنے کی ضرورت ہے. اگر آج آپ کی جوان بیٹی آپ کی جگہ پسند کے کیے ہوئے جگہ پہ شادی کر کے خوش نہیں, وہ آپ کا جینا دھوبر کرتی ہے, تو پیچھے پلٹ کے بھی دیکھیے کہ اس میں آپ کا کہاں تک حق ہے, آپ کا ہاتھ کہاں تک ہے. کیا آپ نے اور بچی کی تربیت میں بچے کی تربیت سے مختلف طریقے اختیار کیے تھے؟ کیا ایک ماں کو اس بات کا شعور ہے کہ بچی کی تربیت بچے سے کیسے مختلف ہونی چاہیے؟ اور اگر آج آپ کے بیٹے گھر میں لائی ہوئی بہوؤں کی ذمہ داریاں نہیں پوری کرتے, وہ اپنے بچوں کی ضروریات بھی پوری نہیں کرتے, تو پھر ماں ہی کو دیکھنا پڑے گا کہ کیا واقعی میں نے اس کی تربیت میں کوئی لڑکیوں والی عادات تو نہیں ڈال دی. جب تک اللہ کی بتائی ہوئی طریقوں پہ جب تک اللہ تعالیٰ کے بتائے ہوئے طریقوں پہ نہیں چلیں گے بات نہیں بنے گی. اس لیے فطرت کے نظام کو قبول کرنا پڑے گا. جوتا الٹا پہننے سے جب گرتے ہیں, اسی طرح پھر الٹے کپڑے پہننے سے بھی پریشان ہوتے ہیں. تو لہٰذا کسی معاشرے کا سکھ اور چین کب آئے گا؟ جب وہاں عورت عورت رہے گی اور مرد مرد رہے گا. اب عورت کو مرد اور مرد کو عورت بنا کے کام نہیں چلا سکتے. اللہ تعالیٰ نے ان کے اندر فطری محبت رکھی. جب دونوں چیزیں اپنی اپنی جگہ پہ ہوتی ہیں نا, تو آپس میں محبت ہوتی ہے. انہی رشتوں کی وجہ سے تو گھر بنتے ہیں. آپ دیکھیے کہ جب ایک فطری سا تعلق دیکھیے دونوں کا ہوگا, تو مرد بیوی کے لیے کیا کچھ نہیں کرتے. کماتے ہیں, پھر گھر بناتے ہیں, عورتیں پسند کرتی جاتی ہیں, فرمائشیں کرتی ہیں, اور مرد محبت سے اس کو پورا کرتے ہیں. پھر فیکٹریاں لگتی ہیں, پھر ملیں لگتی ہیں, پھر نئی نئی چیزیں ہی بات ہوتی ہیں. آپ کسی اسٹیشن پہ, آپ کسی اسٹور میں جا کے دیکھیے, اگر وہاں 300 آئٹم ہے تو اس میں سے کم از کم 250 آئٹم تو گھر سے متعلق ہوگا. یہ محبتیں گھر بنواتی ہیں. یہی باہمی محبت ہے جو اللہ تعالیٰ ایک عورت اور ایک مرد میں پیدا کرنا چاہتا ہے. اس محبت کو اگر لینا ہے تو پھر اللہ کے طریقوں کو قبول کرنا پڑے گا. پھر عورت عورت بن کے جیے اور مرد مرد بن کے جیے. مرد اپنی ذمہ داریاں باہر کی پوری کرے, عورت گھر کی پوری کرے. عورت جب مرد بنتی ہے نا, ٹچی ہو جاتی ہے, کمائے گی بھی, خرچ بھی کرے گی, تانے دے گی, بغض آئے گا, دیکھو اس گھر کا خرچہ میں چلاتی ہوں, میں اس مشکل میں پڑی ہوئی ہوں, یہ میرے سچے معاملہ اور ہے. اور کبھی کسی مرد کو ایک دن کے لیے گھر چلانا پڑ جائے تو آنے تک گھر کا حال پہلے سے بھی خراب ہوگا. مرد ایک بچے کو نہیں پال سکتا, عورت 5 بچوں کو بھی پال کے پھر بھی خوش ہوتی ہے. یہ اللہ کے دیے ہوئے جذبات ہیں. کوئی مرد اپنی جگہ پہ رہے تو پھر وہ اس گھر کے اندر خیر بھی آئے گی. اگر ہم ایک ہلکا سا تقابل کر لیں کہ عورت اور مرد کے بیچ میں یہ جو فرق ہے وہ کیوں ہے, یعنی آپ اس کو اس طرح کر سکتے ہیں کہ اپنے نوٹس میں کالم بنا لیں, ایک طرف لکھیے کہ مرد نگران اور دوسری طرف لکھیے کہ عورت نگران کیوں نہیں, قوام کیوں نہیں, وجہ کیا ہے, دونوں میں فرق کیا ہے. پہلی بات دیکھیے کہ عورت جلدی تھک جاتی ہے جبکہ مرد جلدی نہیں تھکتا. دوسری بات, عورت جلدی بھول جاتی ہے, مرد کی طبیعت میں بھول کم ہوتی ہے. تیسرا فرق یہ ہے کہ مرد عموماً ذمہ دار زیادہ ہوتا ہے. کن معاملات میں؟ जिनका ताल्लुक पेपर्स के साथ हो, चाबियों के साथ हो। आप देखिए कि जब आप कभी ट्रेवल करते हैं तो अमूमन पासपोर्ट और डॉक्यूमेंट्स किन के हाथों में होते हैं? मर्दों के हाथों में होते हैं। क्यों? कि मर्द ज़्यादा केयरफुल होता है। औरत अगर पकड़ भी लेना तो मर्दों को चैन ही नहीं आता कि ये कहीं रख के भूल जाएंगी छोड़ दें। मर्द आप देखिए कि माली मामलात जमा तफरीक ज़्यादा कौन कर सकता है? मर्द कर सकता है ना। आप देखिए कि बिल जमा कराना हो, लाइनों में लगना हो, गाड़ी का काम करवाना हो, रिपेयर वर्क, ये कौन ज़्यादा करता है? मर्द करता है ना। औरत कर भी लेगी ना तो परेशान ही रहेगी, उलझी रहेगी। ये सारी चीज़ें जो अल्लाह ताला ने उसके मिजाज में रखी हैं। फिर आप देखिए कि घरेलू मामलात में औरत ज़्यादा केयरफुल होती है। उसको पता होता है कि कौन सी टूटी लीक कर रही है और कहाँ से अब छत लीक कर रही है और घर में क्या चीज़ कम है। इसके बरक्स मर्दों को घरेलू चीज़ों की ज़्यादा खबर नहीं होती, वो केयरलेस होते हैं इन मामलात में, छोड़ दो। फिर इसी तरह देखिए बाहर की इन्फॉर्मेशन ज़्यादा मर्दों को होती हैं, क्या हो रहा है। मर्द बैठेंगे तो क्या बातें करेंगे? सियासत की बातें करेंगे, कहीं मुख्तलिफ ऐसी टेक्नोलॉजीज़ की बातें करेंगे जिसका ताल्लुक बाहर से है। हालांकि औरत को ये काम मुश्किल लगते हैं। फिर आप देखिए कि फितरी तौर पे देखा जाए, एक अलग बात है कि फितरत मसख हो गई, मैं उसकी बात नहीं कर रही। फितरत को देखें ना तो औरत का दिल चाहता है वो घर में रहे, और मर्द घर में रह ही नहीं सकते, चैन नहीं पड़ता। किसी दिन मर्द को घर में आप पूरा दिन रखें तो एंड ऑफ द डे वो घर में झगड़ना शुरू होगा। जो मर्द किसी वजह से घरों में होते हैं, जॉब्स या बिजनेस से दूर होते हैं, तो आप देखिए झगड़ते रहते हैं, लड़ाई रहती है घर में, टोका टाकी रोक टोक होती है। तो औरत घर में रहना चाहती है, कभी किसी मजबूरी से जाना पड़ता है तो सर में दर्द शुरू हो जाता है, वक्त की बरकत ख़त्म हो जाती है। फिर आप देखिए कि औरत अमूमन अपने लिबास और अपने कपड़ों और अपने शक्लो सूरत की बड़ी केयरिंग होती है, मर्दों में ये चीज़ें नहीं होती। अब आप देखिए कि जो निगरान है, फिर उस निगरान को बड़े बड़े फैसले करने और पता चले कि वो तो फेशियल करा रहे हैं और 2 घंटे अभी और लगेंगे, अब जो भी होता है हो जाए, बात नहीं बनती ना। मर्द को बड़े बड़े फैसले करने थे, अब वो छोटे छोटे कामों में लगा हुआ है। पता चले वो अपने जोड़े की मैचिंग लेने गया हुआ है, बिल जमा होता है तो हो, नहीं होता तो ना हो। अल्लाह ने कितना प्यारा निज़ाम दिया, तुम मलका हो, वो अपने घर का काम करने वाला है। सूरह यूसुफ में आप देखेंगे यूसुफ की माँ को चांद के रूप में दिखाया गया और बाप को सूरज के तौर पे दिखाया गया, क्योंकि चांद में ठंडक है, सूरज में जलाल है। हमेशा खूबसूरती के लिए चांद का जिक्र होता है, सूरज का कभी नहीं होता। औरत के मिजाज में ठंडापन, तहम्मुल, आप दोनों को जमा कर देंगे ना तो वो जुमी अश्शम्स वल कमर वाली कैफियत हो जाएगी जो क़यामत के दिन आने वाली है। अल्लाह ताला ने औरत को फिर माँ बनाया, इसको भी देख लीजिए, क्योंकि उसके मिजाज में तहम्मुल है, ठहराव है। अब अगर वो चीज़ इसके अंदर आ जाएगी तो मर्द वो नहीं बर्दाश्त कर सकता। अगर एक बच्चा मर्द पैदा कर ले तो शायद कभी दोबारा दूसरा बच्चा पैदा ही ना करे, लेकिन औरत भूल जाती है। उसके अंदर अल्लाह ताला ने ये कैफियत रखी है कि वो इन सारी चीज़ों को महसूस करती है। तो लिहाजा हर एक अपनी जगह पे राज़ी हो, रज़ी तो बिल्लाहि रब्बन, अल्लाह की रज़ा पे राज़ी हो, मैं इसी पे खुश हूँ, मेरा मालिक मुझसे यही चाहता है, मैं घर में मलका बन के रहूँ। ठीक है, मजबूरियाँ और बात हैं, हालात के तकाजे हो सकते हैं, लेकिन इस वक्त बात हो रही है जनरल। शैतान ने एक दावा किया था कि मैं फितरत में तब्दीली कराऊंगा, और आज फितरत में तब्दीली की एक सूरत ये भी है कि इंसान अपनी जिम्मेदारियों को छोड़ के दूसरों से हकूक मांगने लगा। अल्लाह ताला ने प्यारा सा घर दिया और इंसान उस घर को छोड़ के कहीं और ही लग गया। इब्ने माजा की एक रिवायत में आता है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने नेक बीवी की खूबियाँ बयान करते हुए फरमाया कि मोमिन के लिए खौफ खुदा के बाद सबसे मुफीद और बाइस खैर जो नेमत है वो नेक बीवी है। वो कौन सी है? जब उससे काम करने को कहे तो खुशी से करे, उसको देखे तो खुश कर दे, उसके भरोसे पे कसम खाए तो पूरा कर दे, जब कहीं चला जाए तो इज्जत और आबरू की हिफाजत करे, और इसके माल में खैर ख्वाह रहे। پھر اسی طرح دیکھیے کہ کانتا لفظ کے اندر شوہر کی جسمانی ضروریات کا خیال رکھنا بھی ہے. بعض خواتین جب بہت پڑھ لکھ جاتی ہیں نا تو وہ شوہر کا یہ حق بھی نہیں دینا پسند کرتی, کیونکہ ان کو لگتا ہے کہ یہ ہمیں ڈیگریڈ کیا جا رہا ہے. اور ایسی عورتیں عموماً ریزسٹنگ موڈ میں رہتی ہیں, تلخیاں پیدا ہوتی ہیں. ٹھیک ہے اللہ تعالیٰ نے مزاج فرق رکھے ہیں, عورت کے اندر اس چیز کی طلب کم ہوتی ہے مرد کی نسبت, لیکن عورت کو کہا گیا کہ تم نے اللہ کا حکم سمجھتے ہوئے اس کو ماننا ہے. میں اپنے رب کی رضا کے لیے یہ کام کروں گی, مجھے اس سے جزا چاہیے. لیکن جب سے عورت نے باہر کی ذمہ داریاں بھی لے لیں ساتھ, تو یہ اطاعت کرنا بھی مشکل ہو گیا, تھکن ٹینشن, اور جس کی وجہ سے پھر عموماً کئی کپل آپس میں خوش نہیں رہتے. اور ایک وقت آتا ہے کہ پھر جب گھر سے ہر دن نہ سننی پڑے گی تو باہر نگاہیں جانے لگتی ہیں. ہر وقت ہر حالات نہیں ہوتے, لیکن بہرحال انسان کوشش تو کرے. صحیح بخاری کی ایک روایت میں آتا ہے کہ جب شوہر بیوی کو اپنے بستر پہ بلائے اور وہ نہ آئے, تو صبح تک فرشتے اس سے اللہ کی رحمت سے دوری کی دعا دیتے ہیں, یعنی بد دعا دیتے ہیں. اسی لیے تو کہا گیا کہ عورت کے پاس اس کا شوہر ہو تو وہ نفلی روزہ نہ رکھے, اس لیے کہ شوہر کو ضرورت ہو سکتی ہے. لیکن یاد رکھیے, لا طاعت لمخلوق فی معصیت الخالق, مخلوق کی نافرمانی میں, یعنی خالق کی نافرمانی میں مخلوق کی نہیں ماننی. ہر طرح کے حالات, مختلف طرح کے حالات ہمیشہ مختلف رویوں کا تقاضا کرتے ہیں. پھر اسی طرح آپ دیکھیے کہ حافظات للغیب کی بات ہوئی تھی, تو اس کے اندر بھی عزت اور جان کی حفاظت, کوئی دوسرا مرد اس عورت کے خیالوں میں نہ آئے. پھر رازوں کی حفاظت, تنہائی کی گفتگو, شوہر بیوی کی خفیہ باتیں قطعاً کسی دوسرے کے ساتھ شیئر نہ کریں. منع کیا کہ اپنی دوست سے اپنے شوہر کی بات نہ کرو, وہ فوراً تقابل کرنے لگے گی کہ میرا شوہر تو ایسا نہیں کرتا, میرے شوہر نے تو مجھے کچھ دیا ہی نہیں گفٹ عید پہ, دیکھو میری دوست کو کیا ملا, ضرورت ہی کیا ہے. اور میں سوچتی ہوں کن کے پاس اتنا وقت ہوتا ہے کہ بیٹھ کے یہ دکھ سکھ کھولیں, جن کے پاس کوئی اہم وقت کام نہیں ہے وہی ایسی بیکار باتوں میں بات کرتے ہیں. اسی طرح حافظات میں تیسری حفاظت مال کی حفاظت ہے, فضول خرچی نہ کرے. یہ نہیں کہ سارا مال مہکے والوں کو ہی پہنچا دے, اپنے مال کو خرچ کرے تو مشورہ کر لے. پھر اسی طرح بچوں کی حفاظت, بچوں کی تربیت ماں کی ذمہ داری ہے. وہ دیکھے بچوں کی دلچسپیاں کیا, ان کے مشاغل کیا ہیں, وہ ذمہ دار ہے اس بارے میں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے ہر ایک اپنے گھر کے بارے میں اس سے سوال کیا جائے گا, کون کیا کرتا تھا, کس طرح کرتا تھا. اور بما حفظ اللہ, جیسے اللہ نے اس کی حفاظت کی. ایسے لگتے ہیں کہ حقوق و فرائض میں ایک بہترین توازن ہے کہ تم اپنے حق کر پورے کرو, اللہ تمہارے حق تمہیں دلائے گا. لیکن اس کے لیے شرط ہے کہ اللہ کے سامنے ہونے کا یقین ہو. اب یہ تو ایک آئیڈیل سچویشن تھی نا, بیوی بھی اور شوہر بھی اپنا اپنا کام کر رہے ہیں. لیکن جیسے کہ ہر مشین ہمیشہ ٹھیک نہیں رہتی, کبھی نہ کبھی بگاڑ تو آنے لگتا ہے, پھر ایسے حالات میں کیا کیا جائے. پیچھے ہم دیکھ ایک, یعنی یہاں ان آیات میں اللہ تعالیٰ ہمیں بتا رہے ہیں کہ اگر کسی عورت کی طبیعت میں بگاڑ ہے تو مرد کیا کرے. ہو سکتا ہے کہ آپ ایک دم مائنڈ کریں کہ یہ کیا بات ہوئی کہ عورت کے بگاڑ کی بات آ گئی, واللاتی تخافون نشوزہن, ہماری بات کیوں آ گئی. تو تسلی رکھیے کہ رکوع سورت کے آخر میں بگڑے ہوئے مرد کی اصلاح کے طریقے بھی بتائے جائیں گے. کیوں عورت کی بات پہلے آ گئی, اس لیے کہ سورت کا نام نساء ہے. عورت کو عزت دی, لیڈیز فرسٹ. بگاڑ دونوں طرف ہو سکتا ہے, لیکن یہاں عورت کے بگاڑ کی بات پہلے کر دی گئی اور بعد میں مرد کی بھی بات آئے گی. کیا کیا جائے, سٹیپس ہیں. اگر آپ آیت کے ساتھ ساتھ چھوٹے چھوٹے پوائنٹس لکھیں گے تو ان شاء اللہ تعالیٰ بالکل بات واضح ہو کے سمجھ آئے گی. کیا, واللاتی, اور وہ عورتیں. یہ واللاتی کون ہیں؟ بگڑی ہوئی عورت جو اپنے شوہر کو حقیر سمجھتی ہے. کون سی؟ تخافون نشوزہن, تخافون نشوزہن, تم ڈرتے ہو ان کی سرکشی سے. نشوز, نشزا, اٹھنا, بلندی. اٹھان جب کہ خاص طور پہ یہ ہیجان کا سبب ہو، یعنی شوہر کو حقیر سمجھے. کنایہ ہے یہاں شوہر کی نافرمانی کا، بدتمیزی کرے، اس کا مذاق اڑائے، اس کے درجے کو گھٹائے، اس کو اپنے برابر کی چیز سمجھے. تم کرو گے تو پھر میں بھی یہ بات کروں گی، اس طرح کی باتیں کریں. اور اس میں شوہر کے خاص حق کا بھی ذکر ہو سکتا ہے. دونوں ہی معاملات میں یہ بات ہو جائے تو عورت کیا کرے گی؟ مرد کی بات نہیں مانے گی، اس کے ساتھ گستاخی کرتی ہے، تو پھر کیا کیا جائے؟ چھوڑ دیا جائے؟ ایسی عورت کو کھڑے کھڑے کہہ دیا جائے طلاق ہے طلاق ہے طلاق ہے، چلی جاؤ؟ نہیں، یہ اسلام نہیں بتاتا. اسلام کا مزاج اس سے مختلف ہے. ویسٹ نے تو کہا کہ لو ایٹ فرسٹ سائٹ، اور چھوڑنا پڑے تو فوراً چھوڑ بھی دو. اسلام کیا کہتا ہے؟ کہ شادی سے پہلے بھی سارے مرحلے طے کرو. کیسے سب کے ساتھ معاملہ ہوگا، کیسے ایک عورت کو اپنی زندگی میں لانا ہے، پہلے اس کے دین اور اس کے ایمان اور اس کی ساری چیزوں کو پرکھ لو. کیا واقعی وہ عورت اس قابل ہے کہ تمہاری بیوی بن سکے؟ کیا وہ اس قابل ہے کہ تمہارے بچوں کی ماں بن سکے بعد میں؟ ہاں، یہ سب کر لیا، شادی ہو گئی، بعد میں کسی وجہ سے حالات بگڑے، اب تم دیکھتے ہو کہ بیوی تو ویسی نہیں ہے جیسا سوچا تھا، اس کا تو مزاج بگڑا ہوا ہے، یہ تو نشوز کی کیفیت میں. تو اب کیا کرو؟ صبر کرو، برداشت کرو. کاموں کو جلدی میں نہیں کرتے. دیکھیے، شیطان کے کاموں میں ایک کام عجلت بھی ہے. ہم جو آج کل ایک سیریز کر رہے ہیں کہ جس میں ہم دیکھتے ہیں کہ شیطان کن راستوں سے ہمارے دل میں جاتا ہے، تو اس میں ایک عجلت بھی دیکھا ہم نے، جلد بازی. آج کے دور کا پرابلم جلد بازی ہے. ذرا سا مزاج میں بگاڑ آیا، فوراً اس کو کاٹ کے الگ کر دو، توڑ دو، چھوڑ دو. بس نہیں ہو سکتا، میں اس کے ساتھ نہیں رہ سکتی، میں اس کو نہیں رکھ سکتا، لے جاؤ اس کو. نہیں، کہا ایسے جملے نہ بولو، بلکہ فعیزو ہننا، تو بس ان کو نصیحت کرو. عورتوں کو ایک دم نہ چھوڑ دو، بلکہ ان کے نشوز کے مقابلے کے لیے پہلے درجے پہ کیا کام کرو گے؟ فعیزو ہننا، سمجھاؤ ان کو مہذب انداز سے، اچھے اور برے پہلو سامنے رکھو، خوف دلاؤ ان کو. ایسی نصیحت کرو کہ جس سے ان کے دل پگھل جائیں. ان کو بتاؤ کہ دیکھو، بچوں کا بھی معاملہ ہے، اگر ہم لڑیں گے تو بچے کیسے خوش رہیں گے. اچھے طریقے سے نصیحت کرو، ان کو سمجھاؤ. واس کہتے ہی وہ ہیں کہ کسی کا دل نرم کرنے کے لیے نصیحت کرنا. اسی طرح واس کہتے ہیں کسی کو اجر کے حصول کی ترغیب دینا، رغبت دلانا. مراد کیا کہ ان کی اخلاقی تربیت کرو، ان کو آخرت کا احساس دلاؤ، ان کو دین سکھاؤ. کیونکہ جو دین سکھا سکتا ہے نا، وہ اور کوئی نہیں سکھا سکتا. ہر وہ مرد جو اپنی بیوی کے مزاج سے تنگ ہے، وہ اپنی بیوی کو دین کی تعلیم دے. اللہ کی کتاب اس طریقے سے ہاتھ پکڑتی ہے، ایسی تربیت کرتی ہے جیسی کبھی کبھی ماؤں نے بھی نہیں کی ہوتی. بعض دفعہ مائیں سبب بن جاتی ہیں نشوز پیدا کرنے کا. بعض دفعہ بچپن سے لاڈ اور نخرے دیکھنے کی عادت ان عورتوں کو نشوز پہ مجبور کر دیتی ہیں. ساری زندگی نو تو سنی کسی سے نہ تھی، ہر وقت لوگوں نے تو تعریفیں کر کر کے دماغ خراب کر دیا تھا کہ یہ تو بڑی لاڈلی ہیں اور یہ تو ہماری پیاری ہیں. بعد میں شوہر وہ نہیں کر سکا، کچھ حالات ایسے نہیں بنے کہ نبھا ہو سکے، تو بس کہا پھر اس عورت کو سمجھاؤ. یہ ہے گھر بچانے کا پہلا طریقہ. ایک جھٹکے سے نہ توڑو، کاٹ کے نہ پھینکو، تھوڑی سی سوچ سمجھ، یعنی سوچ اور سمجھ سے کام لو، اور دیکھو کہ معاملہ کیسے درست ہو سکتا ہے. پھر اس کے بعد اس کو ٹھیک طریقے سے رکھو، ٹھیک ہے؟ اب اگر اسی سے بات بن جائے تو ویل اینڈ گڈ، کوئی بات نہیں، پیار کی بات کی، سمجھ آ گئی. ہمارے ہاں بیویوں کو تعلیم دلوانے کا یا خود ان کی نصیحت کا اہتمام کرنے کا رواج نہیں ہے. مرد ہر بات پہ اپنے آپ کو ذمہ دار سمجھتے ہیں، کہ ہمیں اپنے بیویوں کو کھلانا ہے پلانا ہے، گھر میں ہر چیز ہو، لیکن جہاں دین کی بات آتی ہے لوگ اس کو ذمہ داری محسوس نہیں کرتے۔ دیکھیے یہاں تو نشوز کی بات آ رہی ہے نا اس سینس میں کہ شوہر اور بیوی کا نبھا نہیں ہو رہا، لیکن وہ بیویاں اور وہ شوہر بھی جو آپس میں خوشی سے رہ رہے ہیں، سب کچھ ٹھیک چل رہا ہے، بیوی بہت اچھی طرح بات مان رہی ہے لیکن نماز نہیں پڑھتی، اپنے لباس کا حساب نہیں رکھتی، تو شوہر کی ذمہ داری ہے فَإِذُوا هُنَّ، پیار سے، محبت سے، نرمی سے، جیسے دوسری باتیں منواتے ہیں وہاں یہ بھی کہو کہ تم تھوڑا سا اللہ کی کتاب کے پاس چلو، چلو سیکھو، پھر اس کے اسباب بھی مہیا کیے جائیں، ان کو وقت دیا جائے کہ وہ کچھ وقت گھروں سے نکلیں یا گھر میں رہتے ہوئے بھی تربیت کر سکیں اپنی، اللہ کی کتاب سیکھ سکیں، خود ساتھ لے کے جانا پڑے تو چھوڑ کے آئیں، بچوں کو رکھنا پڑے تو رکھیں گھروں میں، یہ نہیں کہ وہ پڑھ رہی ہیں اور ساتھ خوف یہ لگا ہوا ہے کہ شوہر کا موڈ نہ خراب ہو جائے۔ اسلام شوہروں کو اس بات کی دعوت دیتا ہے کہ اگر تمہاری بیویاں اللہ کی کتاب پڑھ جائیں گی تو اچھی مسلمہ تو بنیں گی، صالحہ قانتہ تو بنیں گی، لیکن حافظات للغیب بھی بن جائیں گی۔ اگر مردوں کو یہ بات سمجھ آ جائے نا کہ جتنی کوئی بیوی اللہ کی بات کو سمجھنے کے بعد اچھی بیوی بن سکتی ہے، اتنی ویسے کبھی نہیں بنتی، تو میرا خیال ہے کہ وہ خود کھانے پکانے کے لیے تیار ہو جائیں، وہ گھر تک صاف کر لیں، لیکن بیویوں کو وقت دیں کہ تم پڑھو۔ مجھے بڑی حیرت ہوتی ہے جب کوئی خاتون کہتی ہیں کہ جی ہمارے شوہر پسند نہیں کرتے کہ ہم پڑھیں، مجھے لگتا ہے کہ یہ دین سے دوری کی وجہ بھی ہے اور کچھ وجہ پھر رویے بھی ہیں۔ اگر دین سیکھنے والی تمام خواتین اپنے مزاج کے اندر اور اپنے رویوں کے اندر اور اپنے باقی کاموں کے اندر ایک ایسا خوبصورت انداز اختیار کر لینا کہ وہ اپنے شوہروں کی خوشی کا سامان رہے، تو میں نہیں مانتی کہ شوہر پھر بھی دین کی طرف نہ لے آئیں۔ بس ہم دیکھیں کہ جب ہم دین کی طرف آتے ہیں نا تو کند ہونے لگتے ہیں، ہم ڈرائیونیس کا شکار ہونے لگتے ہیں، بوجھل ہونے لگتے ہیں، نہ ہمیں اچھے کپڑے پہننے کا شوق رہتا ہے، نہ ہمیں اچھے کھانے پکانے کا شوق رہتا ہے، اور کرٹک ہونے لگتے ہیں، ججمنٹل ہونے لگتے ہیں، چاہتے کہ ہیں کہ پڑھ ہم رہے ہیں اور تبدیلی ہمارے شوہروں میں آ جائے، یہ طریقہ درست نہیں۔ دونوں طرف سے اس چیز کو دیکھا جائے گا، بیوی اور شوہر، شوہر دیکھے کہ اس بیوی کو پڑھانا پڑھنا میری ذمہ داری ہے، میں کل اللہ کے ہاں جواب دہ ہوں گا اگر اس کے دین میں کمی رہی، اور بیوی یہ سوچے کہ جس دین کو میں سیکھ رہی ہوں اس کو اپنی ذات پہ بھی لے کے آؤں، جب صالحہ اور قانتہ اور حافظہ کی صفات میرے اندر آ جائیں گی پھر میرے شوہر کو مجھ سے شکوہ نہیں رہے گا، پھر وہ واقعی اس دین کو خوشی سے قبول کرے گا۔ لیکن عموماً جن عورتوں کو بچپن سے ہی دین سے دور رکھا جاتا ہے پھر ان کے اندر نشوز آنے لگتا ہے، تو کہا کوئی بات نہیں، جو ذمہ داری ماں باپ نہیں پوری کر سکے اب تم کر دو، واز کرو، نصیحت دو، ان کو ایسے مواقع دو کہ یہ سنیں، کوئی ایسے لیکچر سنواؤ، کوئی ایسی کتابیں ان کو پڑھنے کو دو، کوئی خود اچھی بات سنی ہے تو پیار سے بتاؤ تاکہ سمجھ جائے۔ بعض لوگ اس واعظ کو صرف طلاق اور شوہر بیوی کے جھگڑے کی اس بات سمجھتے ہیں، حالانکہ حقیقت ہے کہ ایسا نہیں ہے، خوشحال گھرانہ بھی اتنا ہی دل کو نرم کرنے والی بات سننے کا ضرورت مند ہے جتنا کہ بگاڑ کے قریب پہنچا ہوا گھرانہ بھی۔ تو بہرحال نصیحت کرو، پیار سے بات کرو، مان جائے گی۔ آپ کو پتہ ہے کہ عورتیں بہت جلدی باتوں میں آ جاتی ہیں، ایک دفعہ کو ان سے پیار سے بات کر لینا تو وہ اس کے لیے سب کچھ چھوڑنے کو تیار ہوتی ہیں، اگر شوہر کی طرف سے یہ توجہ ملتی ہے مان جائیں گی، تھوڑی سی ہوا بھری بھی تھی دماغ میں وہ نکل گئی، چلو بات ختم، بس دیٹس اٹ، اب آگے کچھ نہ کہو، اب اس کو تان و تشنیع کا ذریعہ نہ بناؤ، بات بدل گئی، ختم ہو گئی، بھول جاؤ، تم بھی بھول جاؤ، وہ بھی بھول گئی۔ لیکن بعض حالات میں صرف بات سے بات نہیں بنتی، شوہر شریف ہیں، سمجھانا چاہتے ہیں، بات سامنے رکھتے ہیں، لیکن اگر وہ بات نہ سنیں نہ مانیں تو پھر اگلا مرحلہ ہے، اور وہ کیا ہے، وَاحْجُرُوهُنَّ فِي الْمَضَاجِعِ، پھر ان کو گھروں کے اندر الگ کر دو، یعنی گھر میں رہتے ہوئے خواب گاہوں سے الگ رکھو۔ مراد کیا ہے کہ خواب گاہ کے علاوہ دوسرے تعلقات बहाल ना रहे, यानी वो बहाल रहेंगे बिस्तरों से अलग कर दो। औरत के लिए ये चीज़ एक बहुत बड़ी मार के सबब का ज़रिया बनती है कि उसका शौहर उसको अपने पास ना रखना चाहे, बात ना करे, मुंह मोड़ के सो जाए। आम हालात में औरत बास चीज़ों को अपने लिए बोझ महसूस करती है और तमन्ना रखती है कि उसकी ज़रूरत ना ही पेश आए, लेकिन जब एक शौहर गुस्से के इजहार में बीवी से अलग हो जाता है तो औरत ये बर्दाश्त नहीं कर सकती। अल्लाह ताला ने कितना प्यारा तरीका दिया कि इसको अब थोड़ी जज्बाती मार दो, वह जुरू होना छोड़ो, लेकिन कहाँ, घरों में, घर नहीं छोड़ के जाना। सही बुखारी की रिवाज है, रिवायत है कि ला तहजुर इल्ला फिल बैत, मत छोड़ना मगर घर के अंदर। बस मर्द एक गलती का शिकार होते हैं, और वो क्या कि नाराज़ हुए तो घर छोड़ के चले गए या बीवी को घर से निकाल दिया। ये दुरुस्त बात नहीं है, घर में रहते हुए ताल्लुक न रखो। देखिए, पहले नरमी दिखाई, ना मानी, अब बेरुखी, क्योंकि औरत बर्दाश्त नहीं कर सकती कि अब लगता है बात बिगड़ जाएगी। कुछ लोग समझाने से समझ जाते हैं, कुछ नरमी से, कुछ फिर बेरुखी से समझते हैं। ये बिल्कुल ऐसे ही ना, कुछ चीज़ें ऐसी होती हैं कि जिसका इलाज जो है वो इलाज कर दिया जाता है सिर्फ दवा खाने से। कुछ के लिए इंजेक्शन लगवाना पड़ता है, लेकिन कुछ को ना तो दवा असर करती है और ना इंजेक्शन, तो फिर उसके लिए एक ऑपरेशन करना पड़ता है, और वो क्या है, वदरिबू होना, फिर हल्की सी मार मारो। घर को बचाने का आखिरी हरबा है ये। बस लोग इस लफ्ज़ को सामने रखते हुए पिछले दोनों बातें भूल जाते हैं, कहते हैं देखो इस्लाम इनको कहते हैं मारो, लेकिन पीछे नहीं कहते कि फाइजू होना और वह चुरू होना क्या है, यानी शौक दो। हो सकता है कि हाथ उठता देख के औरत को होश आ जाए कि ये मैं किधर चल पड़ी, ये मेरे साथ क्या मामला होने लगा। ऐसे वक्त में फिर औरत अपना किरदार अदा करेगी, कैसे कि फिर वो अपने आप को बचा लेगी। लेकिन मारने की दो शरायत हैं, हदीस से मिलती हैं। आपने फरमाया मुंह पर ना मारो, और ऐसी मार ना मारो कि हड्डी टूट जाए। हज़रत इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु इस आयत की तफसीर में करते हैं, ऐसी मार मारो जैसे मिसवाक, यानी मिसवाक किसी को हल्की सी लगाई जाए तो कितनी को दर्द होगी, यानी सिर्फ शऊर बेदार करना मकसूद है। इनको मारो इसलाह की खातिर, ये मार गुस्सा ठंडा करने के लिए ना हो, ये मार तजलील करने और तहकीर के लिए ना हो, और ये मार औरत की तौहीन करने के लिए ना हो। हल्का सा गैर मुबर्रह के लफ्ज़ आते हैं, यानी जिससे निशान भी ना पड़े। बाज़ लोग इस बात को बहुत लंबा करते हैं, लेकिन आप देखिए कि अल्लाह के नबी सल्लम की कितनी बीवियाँ थीं, किसी पर हाथ नहीं उठाया, आपने ना पसंद किया। आपने फरमाया कि तुम में से अच्छे मर्द वो हैं जो अपनी बीवियों पे हाथ नहीं उठाएंगे, और यही है वो हिस्सा जिस पे ये आयतें नाजिल हुई थी। सात बिन रबी ने अपनी बीवी को किसी बात पे थप्पड़ मारा, वो बाप के पास गई और वो फिर आपके पास आए। आपने फरमाया तुम भी मार लो, लेकिन इतने में वही आ गई कि औरत ना मारे। अल्लाह के नबी सल्लम ने फरमाया अरदना अमरन व अराद अल्लाह अमरा वल्लज़ी अराद अल्लाह हुवा खैर। इसका तर्जमा क्या है, हमने किसी बात का इरादा किया था और अल्लाह ने किसी दूसरी बात का, और जिस चीज़ का अल्लाह ने इरादा किया वो बेहतर है, यानी गिव अप कर दिया और अल्लाह की बात को कबूल कर लिया। अब सवाल पैदा होता है कि औरत क्यों ना मारे। पहली बात यह है कि जो औरत मारेगी वो फिर उससे ज़्यादा मार खाएगी। मर्द की फितरत में बड़ापन है, जब औरत का हाथ उठता देखेगा तो वो और ज़्यादा मारेगा, यानी औरत का हाथ रोक के औरत को मज़ीद मार खाने से बचा लिया गया। फिर दूसरी बात है कि ये पसंदीदा रविश नहीं है, اور مرد کو بھی جو اجازت دی ہے تو کوئی حکم نہیں دیا بلکہ ایک ایکسیپشن دی. کسی چیز کی اجازت ہونا اور بات ہے اور اسے استعمال کرنا اور بات ہے. اور یاد رکھیے گا کہ یہ اصلاح کا آخری حکم ہے, مارو مگر شرائط کے ساتھ. بعض خواتین پھر مار کھا کھا کے سخت ڈھیٹ بھی ہو جاتی ہیں, پھر ان کو چین نہیں آتا جب تک کہ ان کو خوب مارا نہ جائے. تو لہٰذا اللہ تعالیٰ نے ہلکی سی اجازت دی اور ساتھ ہی کہہ دیا, فَإِنْ أَطَعْنَكُمْ فَلَا تَبْغُوا عَلَيْهِنَّ سَبِيلًا, پھر اگر وہ تمہاری بات مانتی ہیں تو ان پہ راستے نہ ڈھونڈو, خام خواہ کے ڈانٹنے کے مارنے کے, یعنی وہ عورتیں اطاعت کریں. یہاں اطاعت سے مراد اطاعت کے لیے آمادہ ہونا ہے, یعنی عورت تمہاری بات ماننے پر تیار ہو جائے. دیکھیے جبرن کسی کام کو کروا لینا اطاعت نہیں ہوتی, مجبورن نہیں بلکہ اپنی خوشی سے تمہاری بات مانے, سیلف موٹیویٹڈ ہو جائے. تو پھر فلا تبغوا علیہن سبیلا, اب راستے نہ کھولو, کس بات کے, ان پر دست درازی کرنے کے بہانے تلاش نہ کرو. اصلاح کے بعد یہ قدم اٹھانے کی اجازت نہیں ہے, یعنی اگر عورت اپنے آپ کو ٹھیک کر لیتی ہے تو تم اپنے آپ کو پھر اس کام سے روک لو, اور اگر تم نہیں رکتے تو پھر ایک بات نہ بھولنا, اور وہ کیا ہے, ان اللہ کان علیا کبیرا. اللہ تعالیٰ تو بلند بھی ہے اور بڑا بھی ہے. اللہ تعالیٰ کے دو خوبصورت نام علی اور کبیر, یعنی سرکشی کے جذبات کو کنٹرول کر لو. یاد رکھو کہ برتری کسی انسان کے لائق نہیں, یہ اللہ ہی کے ہاتھ میں ہے, بڑائی اسی کو ہے. اگر تم کسی عورت کو سنبھلنے کے بعد بھی اگر اس پہ پھر سختی کرو گے تو یاد رکھنا کہ اللہ تعالیٰ تو تمہیں اور زیادہ پکڑ سکتا ہے, اس کے ہاتھ میں تو زیادہ اختیارات ہیں جو تمہیں اس نے عورت کے اوپر دیے. اور اگر یہاں بات نہ بنے تو پھر ایک اگلا راستہ کھول دو, یہ چوتھا مرحلہ ہے. پہلا کیا تھا, فَإِذُوهُنَّ, اس پہ نمبر ون لگا لے. دوسرا کیا تھا, وَاهْجُرُوهُنَّ فِي الْمَضَاجِعِ, اور تیسرے درجے پہ تھا, وَاضْرِبُوهُنَّ. کچھ عورتیں مار کھا کے ٹھیک ہو جاتی ہیں, لیکن کہا اب لگتا ہے کہ رنجش اس سے بھی زیادہ ہے, دلوں میں اس سے زیادہ میل آ چکا ہے. تو پھر کیا کرو, وَإِنْ خِفْتُمْ شِقَاقَ بَيْنِهِمَا, اور اگر تم دونوں کو دشمنی کا ڈر ہو ان دونوں کے درمیان, یعنی بن ہی نہیں رہی, دل ہی نہیں مل رہے, کوئی نہ کوئی معاملہ ایسا ہے, ایسا اختلاف ہے جو سلجھ ہی نہیں رہا, کیونکہ شقاق کہتے ہیں ایسا اختلاف جسے سلجھایا نہ جا سکے, تو پھر کیا کرو, فَابْعَثُوا حَكَمًا مِنْ أَهْلِهِ, تو مرد کے گھر والوں سے ایک حکم کو لے لو. ہی مذکر کی ضمیر ہے تو اس کا اشارہ مرد کی طرف ہے, یعنی مرد کے گھر والوں سے ایک حکم لے لو. وہ حکم من اہلیہا, اور ایک حکم عورت کے گھر والوں سے لے لو. ہاں مؤنث ہے, یہاں لفظ حکم آیا حاکم نہیں آیا. فرق کیا دونوں میں, کہ حکم گھر کا کوئی بھی فرد ہو سکتا ہے, جبکہ حاکم عدالت کا شخص ہوتا ہے, یعنی عدالت میں جانا, یعنی ضروری نہیں کہ اس معاملے کو کورٹ میں لے کے جاؤ, گھر میں ہی کر لو فیصلہ. اب یہ حکم کون ہو, ان کی کیا یعنی ذمہ داریاں ہیں, اسی کو اردو میں ثالث بولتے ہیں, تیسرا شخص. تو اس کے لیے اسلام نے کوئی شرط نہیں دی, لمبی چوڑی تفصیل نہیں بتائی, لوگوں کے حال پہ چھوڑ دیا. دونوں کے خاندان کا کوئی بھی سمجھدار شخص جس کو معاملہ فہمی آتی ہو, جو زمانے کے اتار چڑھاؤ دیکھ چکا ہو, جو فیصلہ کرنے کی صلاحیت رکھتا ہو, اسی طرح اس کی ایک اور خوبی ہونی چاہیے حکم کی, کہ اصلاح کی کوشش کرے, توڑنے والا نہ ہو. یعنی خدا نہ خواستہ کسی ایسے شخص کو بلا لیں جو خود ہی چارہ کی گھر ٹوٹے, وہ نہ ہو. پھر جو زوجین کے بچوں کی تربیت کو سامنے رکھیں, یعنی صرف شوہر اور بیوی کے معاملے میں نہ پڑے بلکہ آنے والے دور کو بھی دیکھیں کہ بچوں کا کیا ہوگا. پھر حکم کے اندر ایک اور خوبی کیا ہونی چاہیے, کہ وہ انصاف کی بات کرے. پھر حکم کی ایک اور خوبی, پانچویں نمبر کی, کہ دونوں طرف کے رازوں کی حفاظت کرے. ये बहुत ज़रूरी है। बाज़ लोगों को आप अपने किसी झगड़े में बुला तो लेते हैं और बाद में पूरे ख़ानदान में वो आपकी बातें नशर कर देते हैं। नहीं तो हकम की खूबी क्या हो कि राज की हिफाजत करे। इन सारी बातों को सामने रखें और फिर क्या करें, यूरीदा इस्लाहन, अगर वो दोनों इस्लाह का इरादा करें। कौन? ये दोनों शौहर और बीवी भी हो सकते हैं और दोनों हकम भी हो सकते हैं, क्योंकि हकम या सालिस जो हैं वो कोशिश तो करेंगे, लेकिन ज़ाहिर है कि इसको अमली जामा तो शौहर और बीवी दोनों ने पहनाना है। अगर ये कर लेंगे, युवफ़िकिल्लाहु बैनहुमा, फिर अल्लाह दोनों को तौफीक दे देगा, मामला सुधर जाएगा, उलझी हुई डोरियाँ सुलझने लगेंगी, बंद दरवाजे खुलने पड़ लगेंगे, अल्लाह खुद ही मुवाफ़क़त पैदा कर देगा। जिस नज़र से देखोगे दूसरा तुम्हें वैसे ही लगेगा। इन अल्लाह कान अलीमन खबीरा, बेशक अल्लाह ताला खूब जानने वाला, खूब खबर रखने वाला है। ये सिफत क्यों आ गई? उसको इल्म है कि कौन सच्चा है कौन झूठा है, किसके साथ ज्यादती हो रही है और कौन है जो ज्यादती कर रहा है। दूसरों को तो हालात की खबर देनी पड़ती है, उसको तो खुद ही पता है, उसको पता है कि कौन किस सलूक का मुस्तहिक है, कौन है जो ज्यादती करने वाला है और कौन है जो कराने वाला है। अब देखिए कि ये सारे मामलात का बिगाड़ घर के दोबारा जुड़ने पे या तोड़ने पे ख़त्म होता है। याद रखिएगा कि कोई घर अचानक नहीं टूटता, बड़े लोगों को मेहनत करनी पड़ती है उस घर को तोड़ने में। पहले बुग़स पैदा होता है, फिर बुग़स नशूस में बदलता है, फिर ज़ुबान खुलती है, फिर मुकाबलेबाजी होती है, फिर कहीं जाके बात घर से बाहर निकलती है। ये सारे मामले जब पूरे होते हैं तो फिर या तो वो दोनों साथ रहते हैं या फिर अलग होने लगते हैं। अल्लाह ताला ने यहाँ यही मरहले बता दिए कि घरों को बचा लो। घर का टूटना ख़ानदान का टूटना है, और जिस माशरे में ब्रोकन होम्स की तादाद बढ़ती है वहाँ ब्रोकन चाइल्ड्स की भी तादाद बढ़ती है। जहाँ जितने घर टूटते हैं वहाँ उतने ही इंसानों की शख्सियत भी टूटती है, वहाँ खुशी नहीं होती। आप किसी ऐसे घर में दाखिल हों जहाँ शोहर और बीवी की आपस में नहीं बनती, एक अजीब उजाड़ बेबेरानी और बेचैनी की कैफियत होती है घर में। बच्चों की निगाहों में कई सवाल होते हैं, वहशत दिखती है, उदासी दिखती है। बस शोहर बीवी अपनी अना में इतने आगे बढ़ जाते हैं या अपनी ज़ात को पूछते हुए इतना आगे बढ़ जाते हैं कि मासूम बच्चों के मुस्तकबिल का ख्याल भी नहीं रखते। ऐसे तमाम लोगों को अल्लाह ताला कह रहे हैं कोशिश तो करो, ई यूरीदा इस्लाहन, इस्लाह का इरादा तो करो। देखिए इस्लाह में सुलह भी है और इस्लाह भी है, यानी अपनी अपनी गलतियों को मेकअप करो, पीछे जाओ, मैं कहाँ से गलती पे थी वहाँ से मुड़ो। जब कभी रास्ता भूल जाते हैं ना तो फिर क्या तरीका होता है, वापस चलो, जहाँ से रास्ता भटके थे वहाँ चलते हैं, फिर नई कोशिश नया रास्ता। ज़िंदगी के सफ़र में भी यही करना चाहिए, कोशिश तो करके देखो। ज़रा सी भी होश होगी ना, समझ होगी, तो वाकई ज़िंदगी तब्दील हो जाएगी। इंसान कोशिश करेंगे, बाहमी तौर पे आपस में इंसान एक दूसरे के बारे में गलत सोचता है, बस दफ़ा आपस में हालात इतने बिगड़ते हैं कि समझने सोचने की सारी सलाहियतें ख़त्म होने लगती हैं। तो अल्लाह ताला ने बीच में एक ऐसे शख्स को खड़ा कर दिया कि तुम गैर जानबदारी से बात करो, क्योंकि लड़ने वाले अक्सर इतने परेशान हो चुके होते हैं कि उनको सही फ़ैसला भी नहीं करना आता। अल्लाह ताला ऐसे लड़ने वालों को भी तनहा नहीं छोड़ता, कि तुम कोशिश कर लो, मैं तुम्हारी मदद करूँगा। इन अल्लाह कान अलीमन खबीरा, इसे क्या पता चलता है कि जब कभी कोई आपसे अपने घरेलू मसाइल का इजहार करे और मशवरा तलब करे तो साहिबे इल्म को कोशिश करनी चाहिए कि वो घर जोड़ने की बात करें। घर तोड़ने से खैर नहीं मिलती। एक घर नहीं टूटता, तीन घर टूटते हैं। एक तो वो घर जिसका झगड़ा था, एक ससुराल के साथ ताल्लुकात ख़राब होते हैं, फिर एक मायके के साथ, और चौथा घर टूटता है आने वाले बच्चों का। जिन्होंने अपने माँ बाप को झगड़ते हुए देखा, फिर वो खुद कभी भी अपनी ज़िंदगी में नॉर्मल नहीं रहते। इसलिए इंसान महसूस करे, देखे मैं कहाँ गलत हूँ, देखे कि हर इंसान के अंदर कुछ ना कुछ तो खामी होगी, कोई फरिश्ता तो नहीं है। अगर आप ये कहते हैं कि आपकी बीवी में हर खूबी हो, तो पहले आईना तो देखिए कि आपके अंदर हर खूबी है। और अगर कोई बीवी ये चाहती है कि मेरे शौहर की कोई बात मुझसे बर्दाश्त नहीं होती, तो ज़रा मुड़ के तो देखिए कि आपके अंदर कितनी बातें हैं जो किसी को बर्दाश्त करनी पड़ती हैं। ऐसे वक्त में गुस्से की बजाय होश और अक्ल से काम लेने की ज़रूरत है, फिर अल्लाह ताला आसानियाँ कर देगा। और अपनी ज़ात की अहमियत कम करनी है ना, और अपने झगड़ों को इतना अहम ना समझने, तो उसका एक और तरीका है, और वो क्या है, ज़िंदगी को कोई मकसद दे दो, अल्लाह की तरफ निगाहें लगा दो। कोई ज़रूरी तो नहीं कि हर एक को ज़िंदगी में आइडियल हालात ही मिले, कोई ज़रूरी तो नहीं कि आपका शौहर आपका खादिम ही बन के रहे और आपकी बीवी आपके आगे यह सारी कहती रहे। तुम हो क्या, तुम्हारी औकात क्या है? अल्लाह ने इतनी और नेमतें दी हैं, अगर बीवी में सारी बातें तुम्हारे मर्ज़ी की नहीं और शौहर की हर बात तुम्हारी पसंद की नहीं, तो छोड़ो, अपनी पूजा क्यों कराते हो? इसके बरक्स क्या करो, वाबुदुल्लाह, अल्लाह की इबादत करो। आप ज़रा रब तो देखिए आयतों का, एकदम ख़ानदानी झगड़ों से निकाल के अल्लाह ताला ने एक बड़े ख़ानदान के लिए आपको पेश कर दिया। तुम अपनी ज़ात को अहम समझते हो, हालांकि अल्लाह ताला ने तुम्हें इससे बड़े मकसद के लिए पैदा किया। अल्लाह पे निगाहें लगा दो, वाबुदुल्लाह, तुम अल्लाह की इबादत में लग जाओ, तुम्हें याद ही नहीं रहेगा कि शौहर ने क्या ताना दिया था, उसने क्या दुख दिया था, उसने क्या तकलीफ़ दी थी, उसकी किस बात को सुन के तुम्हारा कितना दिल कटा था। जो लोग फारिग रहते हैं ना, मुझे ऐसे लगता है कि वो खुद को पूछते रहते हैं, अपने बारे में सोचते रहते हैं, और बस उनका दिल चाहता है जो हम कर रहे हैं ना, हमें कोई मना ना करे और हम ठीक ही कह रहे होंगे। नहीं, अल्लाह के ऊपर निगाहें लगाओ। ख़ानदानी झगड़ों से बचने का या उनकी शिद्दत को, इंटेंसिटी को कम करने का एक ही तरीका है, अल्लाह से दिल लगा लो। इस घर की बजाय आखरत के घर की फ़िक्र कर लो, वहाँ मेरा क्या होगा, मेरा अल्लाह से क्या मामला है। यहाँ तो लड़ झगड़ के घर अलग कर लूँगी, छूट जाएगा सारा ताल्लुक, लेकिन वहाँ जाके क्या बनेगा? यहाँ तो ये जोड़ा बदल सकता है, लेकिन वहाँ का जोड़ जो मिल जाएगा वो कैसा होगा? वाबुदुल्लाह, अल्लाह से ताल्लुक़ जोड़ लो, इबादत कर लो। और इबादत अलखुदू व तज़ल्लुल, झुक जाओ, आजिज़ी पैदा करो। जब बंदों से मामले बिगड़े, तो रब के साथ अपने मामले को चेक करो कि मैं अपने रब के साथ कैसी हूँ। हो सकता है कि शौहर जो नाराज़ हो रहा है, उसकी वजह यह है कि मैंने रब को नाराज़ किया हुआ है। देखिए, जब हम अल्लाह की नहीं मानते ना, तो अल्लाह के बंदों में से फिर कोई हमारी नहीं मानता। कभी भी कोई हमारा डिपेंडेंट हमारी ना माने ना, तो सोच लीजिए कि मैं तो नहीं ऐसी कि मैंने रब को नाराज़ किया हुआ है। अब यहाँ से इंसानी ज़िंदगी की इस्लाह का प्रोग्राम दिया जा रहा है। अल्लाह अपनी बंदगी से बात शुरू करवाते हैं, तुम मेरी इबादत करो, झगड़े छोड़ो, पॉजिटिव काम करो, इस दुनिया के जोड़ को छोड़ के आखरत के जोड़ की फ़िक्र करो। वाबुदुल्लाह वला तुशरिकू बिही शैया, और उसके साथ किसी और को शरीक ना ठहराना, किसी और को शामिल ना करना उसके साथ। जैसे तुम चाहते हो ना कि मेरी बीवी मेरे सिवा और किसी की ना हो, तो मैं भी ये चाहता हूँ कि मेरा बंदा मेरे सिवा किसी और का ना हो। और ए खातून, जैसे तुम चाहती हो कि मेरा शौहर मेरे सिवा किसी और का ना हो, तो याद रखो कि तुम भी मेरे सिवा किसी और की ना रहना। जैसी शराकत तुम्हें बुरी लगती है, वैसी शराकत मुझे भी बुरी लगती है। वबिलवालिदैनि एहसाना, फिर वालदैन के एहसान को याद करो। दुनिया में आए किन के जरिए से थे? तुम आज उनके साथ क्या कर रहे हो? आज तुम जिस औरत को ब्याह के लाए, उसकी नाफरमानियां तो तुम्हें खौल रही हैं, और वो मर्द जिसके पल्ले तुम बंधी, उसकी बात तो तुम्हें बड़ी चुभती है। अपना मामला उन माँ बाप के साथ तो देखो जो इस दुनिया में लाने का जरिया बने। क्या उनके साथ एहसान करते हो? अच्छा सलूक करते हो? और अच्छा तो क्या, वो अच्छा करें तो तुमने फिर भी अच्छा करना है। देखिए, किसी के साथ एहसान करना क्या होता है, जब वो अच्छा ना भी करें तब भी अच्छा करो। कोई बुरा करे तो आप अच्छा करेंगे तो ये एहसान होगा, कोई अच्छा करता है तो आप भी अच्छा करते हैं, ये एहसान नहीं होगा, ये बराबरी होगी। बस ना अच्छा करते हैं ना बुरा करते हैं, ये एहसान नहीं होता, एहसान एक ही है, वो बुरा करें तुम उनके साथ अच्छा करो। अल्लाह के नबी सल्लम की एक रिवायत है बेहकी की, कि जो वालदैन के साथ बुरा सलूक करेगा वो दुनिया में भी मसाइब का शिकार होगा। तो लिहाजा अपने इस घराने के मसाइल को निपटाते हुए पीछे वाले घर को भी देख लो, वहाँ क्या किया है। अगर ये तुम्हारी नहीं मान रहे तो सोचो मैंने भी तो नहीं किसी का दिल तोड़ा हुआ। अपना एहतसाब करो। वबिज़िल क़ुरबा, क़राबतदारों के साथ मामला देखो, रिश्तेदारों से जोड़ो। और वो क़ुरबा क्या है? अल अक़रबु मिन अल अक़रब, करीबी करीबी के साथ, जो जितना करीब है उसका उतना हक है। इस कुर्बत को निभा रहे हो तो पीछे वाले रिश्तेदारों को देखो। बाज़ वो शौहर बीवी जब आपस में खुश होते हैं ना, तो दूसरों को भूल जाते हैं, किसी की परवाह ही नहीं रहती, कोई जिए कोई मरे। कहा ऐसा ना करो। वल यतामा, और यतीमों, वल मसाकीन, और मिसकीनों, यानी पिसे हुए तबके के साथ अपना मामला दुरुस्त रखो। तुम इनको भूल के खुद खुश रहना चाहते थे, अल्लाह तुम्हें किसी और की तरफ लाना चाहता है। बस दफ़ा जब इंसान को खुद चोट लगती है ना, तो किसी का दर्द महसूस होता है। जब आपस में बेचैनियाँ होती हैं तो दूसरी तरफ आंखें लगने लगती हैं। तो लिहाजा जाओ अब उनके साथ मामला दुरुस्त करने से, नहीं तुम्हारा मामला दुरुस्त हो रहा तो अल्लाह के उन बंदों को देखो जो पिसे में हैं, जिनके पास कुछ भी नहीं, फिर तुम उनके हक दो। वल मसाकीन, और मिसकीन, पूरी नहीं पड़ती, एक वक्त खा लेते हैं तो दूसरे वक्त वक्त की फिक्र लग जाती है। वल जारी दिल कुर्बा, और कराबत वाले हमसाए, और साथ ही साथ वल जारल जुनुब, और अजनबी हमसाए। ये दो क्या हैं? हमसायों की दो किस्में। देखिए कि जारी ज़िल क़ुरबा कौन है, रिश्तेदार भी हैं और पड़ोसी भी हैं। अमूमन जॉइंट फैमिली सिस्टम्स में ऐसा होता है, एक गली में सारे ही घर आपके हैं तो वो आएंगे इसमें। रिश्तेदार होने का हक भी दो, पड़ोसी होने का भी दो। दूसरे के हैं जारिल जुनूब, पड़ोसी तो हैं लेकिन रिश्तेदारी नहीं है, इनका एक हक है। एक वक्ती पड़ोसी भी होते हैं, वो कौन है? वो साहिब बिल जंब, वक्ती पड़ोसी। बस में जा रहे थे साथ, 2 घंटे आपकी साथ वाली सीट पे बैठ गए, ये हैं बिल जंब। किसी के साथ कुलीग बने, कुछ वक्त काम किया, स्कूल में पढ़ने गए तो साथ रहे उठे, यानी वक्ती तौर पे जिनके साथ मामला जुड़ता है उनको भी उनके हक दो। बस लोगों ने इससे मुराद औरत भी ली है, पहलुओं का साथी समझते हुए। तो इन सब के भी हकूक देने हैं, जिसके हकूक रिश्तेदारी के साथ भी हैं और पड़ोसी होने के भी नाते हैं, उनके ज़्यादा हक हैं। और इसी तरह حق پھر کم ہوتے جاتے ہیں. صحیح بخاری کی روایت ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ میرے پاس جبرائیل آئے اور مجھے ہمسائے کے حقوق بتانے لگے اور میں نے سوچ لیا کہ وہ کہیں وراثت میں بھی ان کو حصہ نہ دے دیں. اسی طرح صحیح مسلم کی ایک روایت میں آتا ہے کہ جو اللہ تعالیٰ اور روز آخرت پر ایمان لائے اس کو چاہیے کہ ہمسائے کی عزت کرے اور زبان اور فعل سے اسے تکلیف نہ دے. کتنی ضرورت ہے نا ہمسایوں کے حقوق کی. بہت کچھ بھی دیں لیکن وہ روایت میں جب سوچتی ہوں تو مجھے یاد آتی ہے کہ وہ شخص جو خود پیٹ بھر کے سویا اور اس کا پڑوسی بھوکا رہا تو کل اس سے سوال ہوگا. تو میں یہی چیز دین پہ بھی لیتی ہوں. اگر ہمارے پاس دین ہوگا, ہم اسلام پہ ہیں, اور اگر ہمارے نیبرز اس دین سے دور رہیں گے تو پھر کیا ہوگا ہر انسان دیکھ سکتا ہے. اور بعض ہم سوچتے ہیں ان کو سب پتہ ہے, کچھ بھی نہیں پتہ ہوتا. صحیح بخاری اور مسلم کی ایک روایت ہے, اللہ کی قسم وہ مومن نہیں, 3 بار آپ نے یہ بات کہی. کون؟ جس کا ہمسایہ اس کی شرارتوں سے محفوظ نہیں. ہمسایوں کو کیسے تکلیف سے بچایا جائے, ان کے آگے اپنے گھر کی گندگی نہ پھینکی جائے, ان کو تکلیف میں مبتلا نہ کیا جائے, گھر کے اندر شور و غل نہ ہو. ابھی میں اپنی ٹرپ میں تھی کسی جگہ ایک ملک میں, تو ہم رات کے وقت کسی کو پک اپ کرنا تھا تو گاڑی کہیں رکی, تو اندر سے آ رہی تھی تو جو گاڑی چلانے والی تھی انہوں نے گاڑی بند کر دی. پھر خود ہی بتانے لگی کہ اس ملک کا لا ہے کہ رات شاید 8:30 بجے کے بعد اب کسی بھی گھروں والے علاقے میں گاڑی سٹارٹ نہیں کر سکتے, آپ ویکیوم نہیں کر سکتے. کیوں؟ کہ گھروں کے اندر بوڑھے لوگ ہیں, آرام کر رہے ہوں گے, سو رہے ہوں گے. یعنی اتنی چھوٹی چھوٹی باتوں کا خیال رکھا جاتا ہے کہ جس کی وجہ سے لوگ ستائے نہ جائیں, تنگ نہ کیے جائیں. اللہ کرے کہ ہمارے اندر بھی یہ صفات آنے لگیں. اسی طرح مسند احمد کی ایک روایت میں آتا ہے کہ ایک عورت کا جنازہ سامنے سے گزرا اور لوگوں نے اس کی بڑی تعریف کی کہ بہت نفلی روزے رکھتی تھی, قیام کرتی تھی, مگر ہمسایوں کو تنگ کرتی تھی. تو آپ نے اس کے بارے میں فرمایا تھا, ہی یا فی النار, یہ آگ میں جانے والی ہے. اور اس کے برعکس جو وقت فرائض پورے کرے لیکن لوگوں سے اس کے معاملات اچھے ہوں تو اس کے بارے میں اپنے جنتی ہونے کی خوشخبری دی. تو لہٰذا ان چیزوں کو سامنے رکھنا ہے. ہمارے اخلاق اور ادب جب تک نہیں بدلتے لوگ اسلام پہ نہیں آئیں گے. ہر وقت کتابیں پڑھ کے نہیں سنائیں گے لوگوں کو. تبلیغ اور دعویٰ صرف کرسی میز کا نام نہیں, آپ اپنے نیبرس کے لیے بھی ایک داعی دین ہے. ان کا بھی ٹریش اٹھا دیجئے, ان کے بھی گھر کے آگے سے برف اٹھا دیں. انسان اخلاق کے ساتھ جو چیز لے لیتا ہے وہ بعض دفعہ زبانی باتوں سے زیادہ فائدہ مند ہوتی ہے. اور ایک اور شخص, وابن السبیل, ہم مسافر. ابن کہتے ہیں بیٹے کو, سبیل راستہ. عربی زبان کا ایک رواج ہے کہ جب کوئی کام کثرت سے کرے تو اس کو اس کا بیٹا کہہ دیتے ہیں. جیسے ابن ابھی دنیا, دنیا کا بیٹا. جو شخص بہت دنیا پرست تو اس کو لوگ کہہ دیتے ہیں. تو اسی طرح راستوں کا بیٹا یعنی بہت سفر کرنے والا. سفر کی حالت ایک ایسی حالت ہوتی ہے کہ بعض دفعہ انسان اس میں اتنی چھوٹی چھوٹی چیزوں کا محتاج ہو جاتا ہے جس کی عام طور پہ کوئی اہمیت نہیں ہوتی. تو مسافر کے اوپر بھی استعمال کیا جا سکتا ہے. بعض دفعہ جیب کٹ جاتی ہے, ٹکٹ کے پیسے نہیں رہتے, کسی نے والیٹ چوری کر لیا, اور چھوٹی چھوٹی ضروریات ہیں, تو ان سب کے ساتھ بھی معاملہ کیا جائے. پھر اسی طرح یہ جو ہمسایوں کے حقوق تھے, اس میں کچھ پوائنٹس آپ کو جلدی سے نوٹ کروا دیتی ہوں. مثلا مدد مانگے تو اس کی مدد کی جائے, بیمار ہے تو اس کی عیادت کی جائے, خوش ہو تو اس کو مبارک دی جائے, مصیبت زدہ ہے تو اس سے اس کی دل سوزی کی جائے, ضرورت مند ہو تو مال سے مدد کی جائے, سامنا ہو تو سلام کی جائے, بات کریں تو نرمی سے کریں, اس کی اولاد سے بھی اچھا سلوک کیا جائے. آپ نے فرمایا کہ اگر کوئی پھل لے کے آتا ہے اور اگر اس کے ہمسائے کے پاس نہیں ہے تو چھپا کے لے جائے, کہیں اس کے بچوں کے دل میں خیال نہ آ جائے ان کو دیکھ کے. اسی طرح اس کا اگر عیب معلوم ہو جائے تو اس کو یعنی عیبوں کی تلاش میں نہ رہا جائے, چھپ چھپ کے دیواروں سے کان لگانا, آواز آ رہی ہے, اچھا جھگڑا ہو رہا ہے, جھریوں میں سے دیکھنا, یہ بہت ہی بری بات ہے. پھر ان کے رازوں کی حفاظت کرنا, कूड़ा करकट उनके या घर के आगे ना डाला जाए, मकान ऐसे ना बनाए जाएं कि उनकी हवा रुके। छत बनाने के लिए अगर वो तुम्हारी दीवार पर कड़ी रखने की इजाज़त मांगे तो इजाज़त दे दो। फिर इसी तरह एक और भी हमसायों के हकूक में आता है कि अगर आप अपना घर बेचना चाहते हैं तो किसी और को देने से पहले अपने हमसाये से पूछें कि क्या तुम लेना चाहते हो, तो अगर वो लेने में इंटरेस्टेड हो तो फिर उस पर बात हो। इस पर इंशाल्लाह हम किसी और मौके पे काफ़ी तफसील से बात करेंगे कि ये सब कैसे हो सकता है। और साथ बैठने वालों के भी हकूक बहुत सारे हैं। बाज़ दफ़ा अपनी बैड स्मेल की वजह से हम दूसरों को तंग करते हैं, स्मेल अच्छी आनी चाहिए। बाज़ दफ़ा बहुत ऊंची ऊंची बात करते हैं, दांत गंदे होते हैं। बाज़ दफ़ा किसी पे बोझ डाला जाता है। बाज़ दफ़ा कानों में बातें की जाती हैं दूसरों की मौजूदगी में। देखिए, मुसलमान चलता फिरता मुबल्लिग है। जितना से आपके दिल में अपने दीन को फैलाने की तौफीक नियत होगी ना, उतना आप रास्ते में जाते जाते लोगों के साथ दीन की बात अच्छी करेंगे। सफ़र में मैंने इस चीज़ को बहुत कसरत से महसूस किया कि लोगों की निगाहें आप पे लगी होती हैं। कोई कनखियों से देखे या खुल के देखे, लोग आपको देखते हैं। अगर उस वक्त अगर आप स्माइल दें, अपनी चीज़ें उनके साथ शेयर करें, तो बहुत ज़्यादा चीज़ें ऐसी होती हैं जो लोगों को फिर दीन से करीब कर देती हैं। और तबलीग के लिए ज़रूरी नहीं कि आप पहले ही लम्हे में किसी के हाथ में किताब पकड़ा दें। आपका किसी के साथ अच्छा सलूक जो है वो इस्लाम के बारे में शकूक व शुबहात को भी उनके दिलों से निकाल देगा। अल्लाह ताला हम सबको सच्चा मुसलमान बना दे। और आखिरी चीज़ इसमें जो थी वो क्या थी, वमा मलकत अईमानुकुम, और जिनके तुम मालिक हुए, यानी गुलाम और लौंडियाँ। उस वक़्त गुलामों को बेचा जाता था, इस्लाम ने उनकी उनके हकूक़ अदा करवाने करवाए और इतना हक दिलवाया कि आज देखिए कि गुलामी का नाम नहीं है। घरों में रहने वाली औरतें, मासियाँ, मेड्स, इन सब के भी हकूक़ हैं। जब तक हमारे रवैयों में ये नहीं झलकेंगे, बात नहीं बनेगी। अल्लाह ताला इन सब की बात करते हुए फरमाते हैं, इन्ना अल्लाह ला युहिब्बु मन काना मुख्तालन फखूरा। अल्लाह ताला उसको पसंद नहीं करता जो कोई तकब्बुर करने वाला और फ़ख्र करने वाला हो। ये एक खुलासा हो गया आयतों का, यानी इन आयत का हमने खुलासा किया है। इंशाल्लाह ताला अल्लाह ताला ने चाहा तो हम इनको अब आगे दूसरी आयतों को भी साथ मिलाएंगे। अमल के नाते से बहुत सारे नुक्ते हैं इस रुकू में,